सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN. एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै. एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ. वर्ष नयाँ नयाँ होस् सबै सबै, दिन नयाँ वर्ष नयाँ नयाँ होस् सबै सबै, तर प्रेम उही होस् बाधा फुकोस् सबै सबै. दिन नयाँ वर्ष नयाँ नयाँ होस् सबै सबै, तर प्रेम उही होस् बाधा फुकोस् सबै सबै. नथाकुन पाइलाहरू यात्रा लामै भए पनि, नथाकुन पाइलाहरू यात्रा लामै भए पनि. दिन नयाँ वर्ष नयाँ नयाँ होस् सबै सबै, तर प्रेम उही होस् बाधा फुकोस् सबै सबै. नथाकुन पाइलाहरू यात्रा लामै भए पनि, युग हाँक्ने युवा बन्नु हटुन दोष सबै सबै. दिन नयाँ वर्ष नयाँ नयाँ होस् सबै सबै, तर प्रेम उही होस् बाधा फुकोस् सबै सबै. नवयुगलाई नवयुगका युवाहरूलाई शुभकामना, नव कुरा नवयुगका बित्तामा पुरानो क्यालेन्डरलाई नयाँले विस्थापन गरेर शुरू भयो नयाँ वर्ष. मोबाइलमा शुभकामना म्यासेज आदान प्रदान गरेर शुरू भयो. फेसबुकमा शुभकामनाका स्टाटस र फोटोहरू राखेर शुरू भयो. समग्रमा मनभरि आशाका बेर्नाहरू सारेर शुरू भयो नयाँ वर्ष. पुरानोले नयाँलाई 365 दिने लाल पूर्जा हस्तान्तरण गर्दा हाँस्न नजानेका कैयौं ओठहरू पनि नजानिदो पाराले मस्किन पुगेछन्. स्वभावैले नयाँ वर्षसँगै केही नयाँ रहरहरू पनि जन्मिँदा रहेछन्. हुन त यी नयाँ दिनहरू पनि पुरानै तरिकाले शुरू गर्दैछु म. फेरि पनि केही आकांक्षाहरू भने कोरलिएका छन् मनभित्र. विगतको सन्दुकबाट मुक्त गर्नु छ बन्धकी परेका मनका लाल पूर्जाहरू. बलजफती च्यात्नु छ अन्यायपूर्ण एकतर्फी तमसुकहरू, अनि निखन्नु छ आफ्नै मन, सायद आफ्नै विगतबाट. कहिलेकाहीँ दर्कन नजानेको मनभित्रको साउने झरी रुन नजानेका आँखाहरूबाट बाक्लै भएर पोखिन्छन्. अलिकति गालामै सोचिन्छन् अनि अलिकति भुइँसम्म पुगेर ठोकिन्छन्. म यी सबै सबै भुल्ने चेष्टामा छु अचेल. झोलाभरि अक्षरहरू बोकेर पाठशाला जाने फूल जस्ता कलिला नानीहरूको रहर जस्तै म भित्र पनि केही रहरहरूको श्रृंखलागत पालुवा फलाएको छ। म चाहन्न त्यो पालुवा बैरी हातहरूद्वारा निमोठ्यौन्, म चाहन्छु आकाश भएर फैलिन, समुद्र भएर छचल्किन, अनि कहिले काही नथाकेको बतास झै उरन्ठ्याउलो पाराले बतासिन, फेरि पनि कसैको मनको छानु नै उडाउने गरी बतासिन भन्ने चाहन्न म। धन्यवाद, मलाई प्रेम पढाएर जाने तिमीलाई। हुन त मैले अहिलेसम्म पनि बुझ्न सकिन तिमीले पढाएकी पाठ, अहिलेसम्म पनि मिलाउन सकिन तिमीले दिएकी गृह कार्य, फेरि पनि पढाउने तिमीलाई धन्यवाद। बुझ्न नसक्नु त मेरो पो कमजोरी, तर मलाई थाहा छ म जस्तै हाँस्न नजानेका हुलका हुल मान्छेहरू बाटो भुलेर हलमलिरहेका छन् अहिले, तुइनमा झुण्डिएर पारी तर्न लागेका गाउँलेहरू जस्तै प्रयत्नशील छन् उनीहरू पनि बाटो पहिल्याउन। यही भीड़हरूमा छु म पनि, बाटोमा भेटिन सक्छन् अरू पनि बाटा बिराएकाहरू, प्रेम नबुझेकाहरू, अनि अझै त्यो जटिल गृह कार्य मिलाउन नसकेकाहरू। बैरी घटुन, मित्र बढ़ुन, मनको मान्छे फेला परोस्, खुट्टा तान्न जो आउँछ उसैलाई झमेला परोस्। बैरी घटुन, मित्र बढ़ुन, मनको मान्छे फेला परोस्, खुट्टा तान्न जो आउँछ उसैलाई झमेला परोस्। मनका क्लेश जति छन् दूर दूर भई जाउन्, पौरख बजार्नु पाखुरीको चाहे हातमा ठेला परोस्। बैरी घटुन, मित्र बढ़ुन, मनको मान्छे फेला परोस्, खुट्टा तान्न जो आउँछ उसैलाई झमेला परोस्। नवजात शिशु नवयुग को बने रसा युवा मन निश्चल निडरा बेभय निष्कपट सबै शुभ रहोस्, शुभकामना ती पाखुरीहरूलाई जो प्रेम नबुझेर अन्यल भविष्यको यात्रामा लम्किँदैछन्। पिठ्यौमा पहाड़ जत्रो भारी बोकेर फेरि आएको छ नयाँ वर्ष, थाहा छैन कति खुशी बनाउला यसले अनि कति बेखुशी पनि। अप्ठ्यारो ठाउँमा आएको पिलो जस्तै दुखाउन पनि सक्ला, के भर छ र बाह्र महिने पर्यटकको, आउँछ अनि जान्छ उसै गरी। मानिस समयको दास हो, तर समयलाई आफ्नो दास सम्झिएर पटक पटक गल्ती गरिरहन्छ मान्छे। समयको अदालतको कठघरामा उभिएर आफ्नो बचाउ गरिरहने हामी धेरै पटक प्रमाणहरूको अभावमा पश्चातापको जेल चलान भइरहेका हुन्छौ, कति पटक यादहरूको तारे खेपिरहेका हुन्छौ। सपनाहरूको झुपडीमा आगो लगाइएपछि खरानी बनेका रहरहरू सोहोर्नुको अर्थ पनि त हुँदैन, अनि फेरि किन यसै गरिरहेका छौं त हामी। अन्धारोमा आफ्नै आँखाहरू बालेर पनि हिँड्न सक्नुपर्छ भन्छन्, तर हामी भने दिन दहाडै सालिक जस्तै चुपचाप उभिएका छौं, ठिङ उभिएका छौं दो बाटोहरूमा चौबाटोहरूमा, केही सम्झिन रोकिए जस्तो अनि केही अघि बढ्न अल्छी माने जस्तो। नयाँ वर्षले सबै सबै नयाँ नै बनाउने भन्ने त होइन, बिर्सेका ती पुराना कथाहरू बयले खेल्दै खेल्दै आउनेछन्, सायद थोरै झस्काउनेछन् मलाई अनि धेरै नोस्टाल्जिक बनाउनेछन्। जीवनका बुट्टाहरू देशको मानचित्र झैं जेलिन थालेपछि अचेल मनभरि इन्द्रणी सजाएर पनि आँसुहरूको वर्षा गराउन सकिरहेको छैन म। अझ यसो भनौं, परेवा जस्तै स्वच्छन्द उड्ने रहरहरू सामूहिक गस्तीमा छैनन् अचेल। समय अचेल गिजाइरहेछ मलाई, मैले रुन नजानेको टुलु टुलु हेरिरहन्छ, सुमत बेचिएका उसका नाङ्गा आँखाहरू। गजलकार प्रकट पंगेनी शिवले एकताका समयलाई चुनौती दिँदै लेख्नु भएको थियो, हेरिराख समयलाई मैले किन्छु एक दिन, जे छिने थियो त्यसले मेरो त्यही छिन्छु एक दिन। प्रकट दाईकै शैलीमा आज म पनि हाँक दिइरहेछु यही समयलाई, पोल्टामा शकुनीको कपट लुकाएर मलाई फसाउन आउने समय, होसियार तेरो अहमताको साम्राज्यमा एक दिन पहिरो खसाइदिन्छु म। दावा भयो यो, धावा भयो यो, हो यस्तै आगो ओकल्न सक्ने सामर्थ्य छ मसँग। उदेग लाग्दा यति लामा जिन्दगीका नियात्राहरू घरिघरि चाहेर रोइयो, घरिघरि नचाहेर रोइयो, र त सपनाहीन मान्छे भएर भविष्यको छातीमा रहरका बिउ भने रोपिरहियो सधैँ सधैँ, अनि आशाको बैशाखी टेक्न सिकाइयो पनि पछाडि परेकाहरूलाई, पछाडि आउँदै गरेकाहरूलाई, अझै भेट्टाइ नसकेकाहरूलाई। यो योग तिम्रो हो हाँक्नु तिमीले, फैलिएर दुनियाँ यो ढाक्नु तिमीले। यो युग तिम्रो हो हाँक्नु तिमीले, फैलिएर दुनियाँ यो ढाक्नु तिमीले। ठेस लाग्दा बाटाहरूमा प्रेम साथ भइदिए धेरै राहत मिल्छ मनमा राख्नु तिमीले। यो युग तिम्रो हो हाँक्नु तिमीले, फैलिएर दुनियाँ यो ढाक्नु तिमीले। हेपिन्छन् सबै नामर्दहरू अन्यायी र असतीहरू, तेरो छाती सत्यको लागि लडी दिने कवच बनो। शुभ कामना नवयुगलाई, नवयुगका युवाहरूलाई शुभ कामना, नवाकुरा नवयु यो वर्ष यस्तो होस् कि प्रेम फलिफाप होस्, प्रेम विरोधी कोही भए सबको पत्ता साफ होस्, जात धर्म वर्ग केही तगारो नबनुन् प्रेमको, मनसँग मनको नाता पूर्णतया निर्बाध होस्। सीआईएनमा सोमबार बीबीसी पछि आउँछ, एकै छिनमा जान्छ तर सबको मनमा छाउँछ, हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुशी थोरै आँसु धेरै, पीर छ आज पनि, पारी भोजराज वारी महावीर छ आज पनि। अघिल्लो वर्ष पनि कार्यक्रम सुन्नु भएको तपाईँ र यो वर्ष बल्ल सुनिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार, म महावीर विश्वकर्मा। यो वर्ष पनि तपाईलाई बहकाउने दैलो उघारे सारथी भोजराज विश्वकर्मासँगै, हाँस्न सकुला नसकुला हँसाउन सकुँ, तपाई हाँसेको देखेर नै रमाउन सकुँ, त्यस्तो केही चाह छैन, यति भए पुग्छ बहकिन सकुँ अनि बहकाउन सकुँ। नमस्कार, यो अर्को नयाँ वर्षको नयाँ श्रृंखलामा तपाईँलाई मन ओछ्याएर स्वागत गर्न आइपुगे म महावीर विश्वकर्मा। प्रविधिमा हुनुहुन्छ भोजराज विश्वकर्मा। सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम तपाईँ देशभरिका 68 रेडियोहरूबाट सुनिरहनु भएको छ, यसै गरी तपाईँ हङकङमा याजकै नेपाली रेडियोबाट पनि सुनिरहनु भएको छ, र तपाईँले विभिन्न ब्लगहरूबाट पनि कार्यक्रममा यो कार्यक्रम सकिएपछि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ, त्यो पनि यहाँलाई जानकारी गराइहाले। सदाचाहिँ आज पनि आएका छौं र आजैबाट रेडियो मध्यबिन्दु नवलपरासीबाट पनि तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ। रमेश बस्ताकोटीजीले भर्खर मलाई मेसेज पठाएर यो जानकारी दिनुभएको थियो। अनि तपाईँसँग आज पनि बहकिनु छ, एउटा प्रश्न लिएर आएका छौँ आज पनि, तपाईँको त्यो प्रश्नमा जवाफ पनि सुन्नु छ। आज पहिलोचोटि सुनेर बसिरहनु भएका साथीहरूलाई केही भन्दैछु म कार्यक्रमको थोरै नियम। प्रेमकै विभिन्न चरणहरूमा हामी केन्द्रित रहेर त्यसको विश्लेषण गरी टोपलिरहेका हुन्छौं कार्यक्रममा। 01550982 नम्बर डायल गरेर तपाईँ आउनुपर्ने हुन्छ। तपाईँ आएपछि एउटा प्रश्न हामीले राख्छौं, त्यो प्रश्नको जवाफ तपाईँबाट सुन्छौं, अनि तपाईँले मुक्तक सुनाउनु पर्ने हुन्छ। मुक्तकमा अलि जानिसक्नुभएका साथीहरूले चाहिँ अझ उहाँहरूको लागि भन्नुपर्दा मुक्तकको पनि रुबाई शैलीलाई हामीले पछ्याएका छौं, यो चार पंक्तिको शैली चाहिँ रुबाई शैली, अनि त्यो तपाईँले भन्नुभएको मुक्तकको जवाफ मुक्तकमै फर्काउने प्रयत्नमा चाहिँ म रहन्छु। यसो भनिरहँदाखेरि गत हप्ता आउनुहुने साथीलाई यतिखेर हामीले फोन सम्पर्कमा लिएर आइसकेका छौँ। गत हप्ता आउनुहुने मध्येबाट उत्कृष्ट रहनुभएका साथी जसले गत हप्ता भन्नुभएको मुक्तक थियो, अर्कैलाई अंगालेर मलाई बिर्सियो, चिठी सँगै सारा कुरा जलाइ बिर्सियो, एक्लै हुँदा दियो बाली बस्ने बानी थियो, दियो बल्यो उज्यालोमा सलाइ बिर्सियो। तुलसीराम ओली दाङका हुनुहुन्छ। तुलसीरामजी स्वागत छ तपाईँलाई कार्यक्रममा। हजुर नमस्ते, बधाई पनि छ है। दाङ कुन ठाउँ हो तपाईँको घर? दाङ बिजलकुना छ। ए अनि के गर्दै हुनुहुन्छ नि तपाईँ? म अहिले पढ्दैछु। कतिमा कहाँ पढ्दै हुनुहुन्छ? म 12मा यही दाङकै बिजलकी प्लस टूमा पढ्छु। ए अब त परीक्षा आउन खोज्यो है तपाईँहरूको? हजुर नजिकै छ। तयारी कस्तो छ? तयारी अब दाङको धेरै रेडियोबाट कार्यक्रम बहकिने मन बज्ने त्यो अवसर हामीले पाएका छौँ। दाङका रेडियोका सबै साथीहरूले यति धेरै माया गरिदिनु भएको छ। तपाईँ दाङबाट हुनुहुँदो रहेछ, कस्तो छ प्रभाव, कस्तो लाग्छ कार्यक्रम दाङमा? यो दाङमा धेरै सुन्नुहुन्छ साथीहरूले, होइन कलेजमा मसँग पढ्ने साथीहरूले पनि यो कार्यक्रमको बारेमा एकदमै कुरा गर्नुहुन्छ। तपाईँको त्यो होइन बोल्ने शैली, अनि त्यसै गरी कार्यक्रममा तपाईँले त्यो मुक्तको जवाब फर्काउने शैली एकदमै राम्रो छ, सबैले सुन्नुहुन्छ। ल खुसी लाग्यो, तपाईँहरूले यति धेरै माया गरिदिनुहुन्छ। बहकिने मान्छेहरू अझ धेरै चाहिँ दाङमा र सुर्खेतमा हुनुहुन्छ कि जस्तो लाग्छ मलाई कहिले काहीँ। त्यसो त मैले अन्त हुनुहुन्न भन्न खोजेको होइन, अन्तबाट पनि त्यस्तै हो प्रतिक्रिया, तर दाङ र सुर्खेतका चाहिँ चार पाँचवटै रेडियोहरूबाट बस्छन् त्यसैले भनेको। अनि एउटा प्रश्न सधैँ चाहिँ आज पनि लिएर आएका छौँ, र यो प्रश्न आज तपाईँबाट नै म सार्वजनिक गर्दैछु। हामीले पछिल्लो समय देखेको प्रेम हुन त पहिलेदेखि त्यही चल्दै आयो होला, पहिले पहिलेका प्रेमहरू हामीले अनुभव गर्न पाएनौँ, जे देख्यौँ जे भोग्यौँ त्यही कुरामा हामी केन्द्रित भइरहेका छौँ। कि कोही राम्रो भएर मनपर्छ, कि राम्रो भएपछि कसैलाई मन पराउन थालिन्छ, होइन कि तिमी राम्री भएर मैले मन पराएँ, कि मैले मन पराएपछि तिमी राम्री देखियौ भने जस्तै। प्रेममा शारीरिक सौन्दर्यताले एउटा प्रमुख प्रधानता पाइरहेको यो बेलामा आज म तपाईँहरूसँग सोध्दैछु कि प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ, के लाग्छ तपाईँलाई? शारीरिक सुन्दरताले युवा पिँढीमा चाहिँ एकदमै छोएको छ क्या, युवा पिँढीले एकदमै प्राथमिकता दिएका छन् शारीरिक सुन्दरता, मलाई त्यस्तै लाग्छ। यो चाहिँ त्यति राम्रो पक्ष चाहिँ होइन, होइन शारीरिक रूपलाई होइन हेरेर प्रेम गर्नु त्यति उचित हुन्छ जस्तो लाग्दैन, त्यो भित्री रूपबाटै होइन त्यसको बानी व्यवहार सबै बुझेर प्रेम गर्दा ठिक हुन्छ। तर यो अहिले युवा पिँढीमा चाहिँ शारीरिक रूपलाई नै हेरेर प्रेम गर्ने बढी चलन छ। ल तपाईँको यो जवाब पनि लिएँ मैले, अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। फेरिएछ रक्सी यहाँ बोतल उही छ, फेरिएछ रक्सी यहाँ बोतल उही छ, नयाँ देख्छु ग्राहक सबै होटल उही छ, अन्यल छ वातावरण सबै ग्राहक मलिन देख्छु, अन्यल छ वातावरण सबै ग्राहक मलिन देख्छु, बीस कुन हो अमृत कुन हो टोटल उही छ, फेरिएछ रक्सी यहाँ बोतल उही छ, नयाँ देख्छु ग्राहक सबै होटल उही छ। नयाँ भए पनि पुरानो भए पनि उही याद नै प्यारो बिरानो भए पनि, नयाँ भए पनि पुरानो भए पनि उही याद नै प्यारो बिरानो भए पनि, भट्टी सधैँ प्यारो हुन्छन् हुन्छ भन्छन् भन्नेहरू, भट्टी सधैँ प्यारो हुन्छ भन्छन् भन्नेहरू, चाहे साँगुरो चाहे त्यो सानो भए पनि, नयाँ भए पनि पुरानो भए पनि उही याद नै प्यारो बिरानो भए पनि। है नमस्कार, छुट्टिन्छौ। तुलसीराम ओली दाङबाट हुनुहुन्थ्यो। 01550982 नम्बर डायल गरेर आउनु होला। अलि सराबी मुक्तक भन्नुभयो, अस्ति म सृजनशील विद्यार्थी समाज किर्तिपुरमा किर्तिपुरले त्रिभुवन विश्वविद्यालयका साथीहरूले आयोजना गरेको कार्यक्रममा अतिथिको हैसियतमा सहभागी भएको थिएँ, र त्यहाँ मैले एउटा सराबी मुक्तक भनेको थिएँ यतिखेर, त्यो तपाईँलाई पनि सुनाउनु मन लाग्यो, केही साथीहरूले रुचाउनु भयो त्यहाँ, वा वा पाएँ त्यसैले सुनाउनु मन लाग्यो। चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खराबी कसले बनायो, होइन चोक चोकमा नै त्यो उपलब्ध नहुने भए सायद धेरैले खान सक्थेनन् होला। सिंहदरबार पस्नको लागि पास चाहिए जस्तो त्यो लिनको लागि पनि पास चाहिने भए। मैले यही भनेको थिएँ अस्ति कार्यक्रममा पनि। चोक चोकमा मदिरा हाबी कसले बनायो, रक्सीको परिभाषा खराबी कसले बनायो, मलाई झडिया भन्नेहरूलाई मेरो प्रश्न, मलाई यति धेरै शराबी कसले बनायो। एउटा अर्को मुक्तक पनि सुनाइहालेँ यहाँ तपाईँलाई। यतिखेर भने फोन सम्पर्कमा कोही आउनु भएको छ, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। नमस्ते सर। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सर रुकुमबाट भद्र नकाल। ए भद्रजी, योभन्दा अघिल्लो श्रृङ्खलामा पनि तपाईँसँग कुरा भएको थियो है? फोन लागेछ तपाईँको। ल भद्रजी, तपाईँलाई त्यसरी मैले धेरै बेर अलमल नगरिकन प्रश्न नै राखेँ, प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ? अब तेरो म अहिले शारीरिक सुन्दरता त फेसन नै चलेको छ, तर मायामा यसले पाउने गन्तव्य चाहिँ शून्य छ। कसरी त्यो चाहिँ शून्य छ सर? जस्तै अब शारीरिक सुन्दरताले कसैले प्रेम गर्छन् भने त्यो प्रेम गन्तव्यमा पुगेर फुल्छ भन्न गाह्रो छ। ल अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। मेरो मुक्तक यस्तो छ, सम्झेर उसलाई रौँ कतिमा, सम्झेर उसलाई रौँ कतिमा, आँसुले मुहार धौँ कतिमा, सम्झेर उसलाई रौँ कतिमा, आँसुले मुहार धौँ कतिमा, मेरी सानु भन्दै मेरी माया भन्दै, सम्झेर उसलाई रौँ कतिमा, आँसुले मुहार धौँ कतिमा, मेरी सानु भन्दै मेरी माया भन्दै, नबोल्ने तस्बिर छौँ कतिमा, सम्झेर उसलाई रौँ कतिमा, आँसुले मुहार धौँ कतिमा। सम्झिएर उसलाई रुनु किन पर्यो, आँसुले नै मुहार त्यो धुनु किन पर्यो, सम्झिएर उसलाई रुनु किन पर्यो, आँसुले नै मुहार त्यो धुनु किन पर्यो, जे हुनु थियो भइसक्यो अब सम्झिएर के हुन्छ, जे हुनु थियो भइसक्यो अब सम्झिएर के हुन्छ, अर्काको मान्छेको तस्बिर पनि छुन किन पर्यो, सम्झिएर उसलाई रुन किन पर्यो, आँसुले नै मुहार त्यो धुन किन पर्यो। नमस्कार, छुटिन्छ। भद्र नगालजी आउनु भएको थियो। प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ यही सोधिरहेको छु आज म तपाईँलाई, तपाईँको केही विचारहरू बुझ्नु छ। हाम्रो समाजमा धेरै पहिलेदेखि चलिआएको एउटा उखान छ, रातो राम्रो गुलियो मिठो भन्ने। हुन त रातो बाहेकको रङ पनि राम्रो हुन्छ अनि गुलियो बिनाको परिकार पनि मिठो, फेरि पनि हाम्रो मन भने रातो र गुलियोमा नै अल्झिन पुगेको छ। यो भनाइ कसरी प्रचलनमा आयो यो त थाहा भएन, तर मलाई के लाग्छ भने हाम्रो मगजमा सबैभन्दा पहिला जुन छाप पर्छ त्यो मेटिन औधी गाह्रो हुन्छ। तपाईँले पनि ख्याल गर्नुभएको होला, हाम्रा साना नानी बाबुहरूलाई रङमा रातो र स्वादमा गुलियो मनपर्छ, अनि यो कुरा हामीमा पनि लागू भएको थियो। सानो छँदा हामीले पनि रङमा रातो र स्वादमा गुलियो नै रोजेका थियौं, त्यति बेलाको छाप अहिलेसम्म पनि हाम्रो मानस पटलमा जरा गाडेर बसिरहेको छ। तर रातो मात्रै राम्रो र गुलियो मात्रै मिठो हुन्छ भन्ने चाहिँ होइन, त्यो त हाम्रो मथिंगलमा बसेको छापले सिर्जना गरेको दृष्टिकोण मात्रै हो, जुन गलत त होइन तर सत्य त्यति मात्रै पनि होइन। ठिक यसरी नै अहिलेका अधिकांश प्रेमहरू शारीरिक सौन्दर्यतालाई केन्द्रबिन्दुमा राखेर शुरू हुने गरेका छन्। कोही शारीरिक रूपमा राम्रो अथवा राम्री छ भने धेरैजनालाई मनपर्छ, अनि यसको ठिक विपरीत राम्री अथवा राम्रो छैन भने मन पर्दैन। अहिले कलेज पढ्दै गरेका युवा शक्तिले अझ यो कुरालाई बलियो गरी पुष्टि गरेका छन्। सबै युवा शक्तिलाई एउटै घाममा राखेर व्याख्या गर्ने दुस्साहस गर्न हुँदैन मैले र गर्दिन पनि, तर अधिकांशलाई आधार मान्दा हामीले कलेजमा भोगेको अथवा देखेको एउटा सत्य के हो भने कक्षा एघारमा भर्ना हुन आउने नयाँ विद्यार्थीहरूको भीड़मा को कति राम्रो छ भनेर प्राय कलेजका माथिल्लो कक्षाकाहरूको आँखा डुलिरहेको हुन्छ। केही दिनसम्म त साथीभाइको बीचमा नयाँ विद्यार्थीको चर्चा परिचर्चाले पनि राम्रै स्थान पाउँछ, यो सायद तपाईँले पनि भोग्नु भएको छ। महिला मित्रहरूले पनि यसै गर्छन् कि त्यो चाहिँ यसै भन्न सकिनँ मैले, किनकि मैले आफैले कलेज लाइफमा भोगेको र देखेको कुराहरूलाई आधार बनाएर यसो भनिरहेको छु। खैर छाडौं यो कुरा, यो दृष्टान्त उठाएर मैले भन्न खोजेको कुरा के मात्रै हो भने अझ प्रेम भन्ने चीज शारीरिक सुन्दरताको कसैले मापन हुन थाल्यो। त्यसैले त पहिले चाहिँ सुन्दरताको कुनै अर्थ नै हुने थिएन भन्ने पनि होइन, फेरि पनि पछिल्लो समयमा प्रेम सम्पूर्णतया रूपको सौन्दर्यमा नै केन्द्रित भइरहेको भने अवश्य नै हो। अब कसको गर्लफ्रेण्ड अथवा बोयफ्रेण्ड कति राम्रो भन्ने त होडबाजी नै चलेको देखिन्छ अचेल। साथीहरूसँग भेट हुँदा आफ्नो मान्छेको व्याख्या गरेर पनि धेरै समय बित्न थाल्दैछ हिजो आज। त्यसरी पनि प्रेममा शारीरिक सौन्दर्यता एउटा प्रधानता जस्तो बन्दैछ, यसले चाहिँ कस्तो अर्थ राख्दैछ या के अर्थ राख्नुपर्ने हो यो विषयमा म बुझ्न खोजिरहेको छु। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सरदेन अल्पराशी सन्तोष भूषाल स्पन्दन हार्फे चितवनमा। धेरै पछि सन्तोषजी है, एकदम तपाईँ यता कालिका फिल्म हुँदादेखि नै सायद चिन्नु भयो होला। एक वर्ष पनि बढी भयो हैन, डेढ वर्ष पनि बढी भयो अहिले त। अनि सन्तोषजी, तपाईँलाई पनि मेरो प्रश्न, प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ? अहिले के अर्थ राखिँदैछ होइन कि कस्तो अर्थ हो राख्नुपर्ने चाहिँ त्यो? मैले भन्दै गर्दा र सुन्दै गर्दा पनि भन्ने कुरा त म एउटै हो, त्यो शारीरिक सुन्दरतामा प्रेम डुब्नु हुँदैन र मैले पनि भन्छु त तपाईँले पनि त्यही सुन्नुहुन्छ, तर त्यो दाबान उतार्नु चाहिँ वास्तवमा जति नै त्यो भित्रबाट भने पनि त्यो गाह्रो हुन्छ, व्यवहारिक चाहिँ हुन सकेन होइन। त्यो त्यो शारीरिक सौन्दर्यताले एक किसिमको मैले पनि भन्न सक्थेँ होइन, त्यस्तो शारीरिक उतेर जानुहुन्न हेर्ने त म त्यो त मैले पनि भन्न सक्थेँ, तर व्यवहारिकता भन्दा हुन्छ त्यो होइन, हो वास्तविकता चाहिँ त्यसो भइरहेको छैन अहिले है। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। वैश्यसँगै माया जालमा पर्छन् एउटा सँग, वैश्यसँगै माया जालमा पर्छन् एउटा सँग, कसम खाई खाली सिउँदो भर्छन् एउटा सँग, वैश्यसँगै माया जालमा पर्छन् एउटा सँग, कसम खाँदै खाली सिउँदो भर्छन् एउटा सँग, यो भएन त्यो भएन नाना थरी माग राखी, यो भएन त्यो भएन नाना थरी माग राखी, दुःख छोडी भाग्छन् अनि मर्छन् एउटासँग, वैश्यसँगै माया जालमा पर्छन् एउटासँग। धन्यवाद। जीवन काट्ने त एउटा हुन्छ, जो रोजिन्छ मनले अनि उही देउता हुन्छ। जीवन काट्ने त एउटा हुन्छ, जो रुजिन्छ मनले अनि उही देउता हुन्छ। सिन्दूर चुरा पोतेहरू उपहार बन्छ प्रेमको, सिन्दूर चुरा पोतेहरू उपहार बन्छ प्रेमको, तितो यथार्थ भन्नुपर्दा त्यो चाहिँ एउटा सम्झौता हुन्छ। जीवन काट्ने त एउटा हुन्छ, जो रुजिन्छ मनले अनि उही देउता हुन्छ। नमस्कार, सुटिन्छु। सन्तोष भुसवाल यतिखेर चितवनबाट आउनु भएको थियो, नवलपरासीका मित्र। तपाईँको पालो 01-55-50-982 यो नम्बर डायल गरेर आउनुहोला। सुन्दरता एउटा पुल हो जसको सहायताले कसैको नजिक भएर उसलाई बुझ्न सकिन्छ। उसको आनी बानी, रुचि, व्यवहार सबै अध्ययन गर्न सघाउँछ सुन्दरताले। तर यहाँनिर भइदियो चाहिँ के भने, सुन्दरता नै सर्वेसर्वा जस्तो ठहरिन थाल्यो। तपाईँ फोनमा आउनेहरूले पनि त्यही भन्दै हुनुहुन्छ। सुन्दरता नै प्रेम गर्नका लागि अपरिहार्य योग्यता जस्तो पो भइदियो अहिले त, खाली रूपमा मात्र निर्भर हुन थाल्यो, रूपमा मात्रै। अहिले हामीले गरिरहेको प्रेम ऊ मेरो लागि कतिको सुहाउँदो छ या ऊसँगको सम्बन्ध कति दीर्घकालीन हुन सक्ला भन्नेतर्फ सोच्ने आवश्यकता नै महसुस गरेनौं हामीले, जसले गर्दा सम्बन्ध टिकाउ हुन सकेन र युवा जमातमा नैराश्यता, जीवनप्रतिको वितृष्णा, भविष्यप्रतिको गैर जिम्मेवारीपन जस्ता विकराल समस्याहरूले स्थान पाउन थाल्यो। परिणाम त के, युवा शक्ति जीवनको महत्व नबुझेर कुलततर्फ पनि अग्रसर भइरहेका छन्। अहिले कुलतमा फसेका युवाको विगत पल्टाउने हो भने अधिकांशको कारण चाहिँ प्रेम भइदिन्छ। प्रेम भनेको त जीवन बाँच्न सिकाउने कला पो हो त, तर यसको भोगाई आलोकाँचो रहँदा हामी प्रेमलाई नै अनेक थरी दोषारोपण गर्न पुगिरहेका छौं। यतिसम्म कि हामीले अंगालेको गलत बाटोको कारण नै प्रेम हो भन्न समेत पछि परिरहेका छैनौ हामी। यस्तै भइरहेको छ अहिले। म अर्का मित्रसँग पनि कुरा गर्छु। हजुर नमस्कार। हेलो, आवाज एकदम गाह्रो भइरहेछ तपाईँको सुन। हेलो, हजुर नमस्कार। नमस्कार दाइ। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो दाइ। हजुर, सुनिरहेको छु म तपाईँलाई। सुन्नु भएको छ अहिले? म कुमार श्रेष्ठ बोल्दैछु। कहाँबाट कुमारजी? म नुवाकोट बटारबाट। ए नुवाकोटबाट कुमारजी, सुन्नु भएको छ नि अहिले है? सुनिरहेको छु। प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ? मेरो विचारमा चाहिँ होइन दाइ, हजुर सर्वप्रथम चाहिँ शारीरिक आकर्षण नै पहिलो प्राथमिकता हो मेरो विचारमा चाहिँ। किन होला, अलिकति फरक विचार आयो तपाईँको? किन भन्दाखेरि मान्छेले भनिन्छ नि, अब चट्ट हेर्दाखेरि होइन, पहिलो आकर्षण भनेको चाहिँ सुन्दरता हुन्छ, त्यसपछि भनेको उसको गुण रूप र अरू तत्त्व हुनसक्छ होइन। तर पहिलो आकर्षण त चाहिँ त्यो हो, त्यसले नजिक हुनको लागि एक किसिमको महत्वपूर्ण भूमिका निर्वाह गर्छ। हुन्छ, अब तपाईँको मुक्तको अगाडि सार्नुहोस्। हेलो कुमारजी, तपाईँको मुक्तक राख्नु होला। बल गरेर त्यो मन यता मोड भन्दिन, बल गरेर त्यो मन यता मोड भन्दिन, माया गर्छ थाहा छ मलाई तोड भन्दिन, बल गरेर त्यो मन यता मोड भन्दिन, माया गर्छ। धन्यवाद, छुटिन्छौ कुमारजी। बल गरेर त्यो मन यता मोड भन्दिन, माया गर्छु थाहा छ मलाई। छोड भन्दिन म. सुरुप्राज आचार्यले गाउनु भएको गीत भन्नुभयो तपाईँले. म चाहिँ कार्यक्रममा हामी चाहिँ कार्यक्रममा मुक्तक मात्रै खोजिरहेका हुन्छौँ कि, तपाईँको त्यो अरूको गीतहरू साभार गरेर होइन, अरूको मुक्तकहरू पनि साभार गरेर होइन. इनफ्याक्ट मैले मात्र थाहा भएन भने पनि कार्यक्रम त देश विदेशमा धेरैले सुनिरहनु भएको हुनसक्छ, अनि तपाईँलाई नै नराम्रो हो त्यो चाहिँ. त्यसैले त्यसो चाहिँ नगर्नु होला आगामी दिनहरूमा. 01550982 नम्बर डायल गरेर आउन सक्नुहुन्छ तपाईँ. प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ यो सोधिरहेको छु म. यी सबै कुराहरूको जड भनेको चाहिँ हाम्रो बुझाइ नै हो. प्रेममा सुन्दरताको महत्व हुन्छ भने पनि हुँदैन भने पनि. अर्का कोही मित्र हुनुहुन्छ, के भन्नुहुन्छ उहाँले चाहिँ? हेलो हेलो हजुर, जो जोलपा कहाँबाट को आउनुभयो? अलिकति फरक छ. नुवाकोटबाट को आउनुभयो? हो र, तपाईँको चाहिँ राम्रो आइरहेको छ यता फेरि. अनि देविकाजी, प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ? प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ? हेलो सुन्नु भएको छैन? हेलो सम्पर्कबाट नुवाकोटबाट आउनुभएको थियो. म भन्दै थिएँ कि त्यो सुन्दरता नै सर्वेसर्वा हो भन्नुको सोझो अर्थ चाहिँ के भने, हामीले प्रेम भनेको नै सुन्दरता हो भनेर जबरजस्ती बुझ्यौं. प्रेममा सुन्दरताको अर्थ के त भनेर अलिकति सोच्ने चेष्टासम्म पनि गरेनौं. कोही राम्रो अथवा राम्री देखिने बित्तिकै बत्तीमा पुतली होमे जसरी उसँग प्रेम गर्न हतारियौं हामी. यो हामीमा तपाईँ पनि पर्नु भएको छ र म पनि परे होला. त्यसैले हामी भनिरहेको छौँ, ऊ आफ्नो लागि कति ठिक कति बेठिक भनेर घोरिनी फुर्सदसम्म पनि भएन हामीलाई. बरु अरू कसैले ऊ आफ्नो बनाउला कि भनेर जति सक्दो चाँडो सबै सूत्रहरू लगाएर उसलाई आफ्नो बनाउन तल्लीन भयौं. कालान्तरमा यही कारण नै एक आपसमा अनेकन अनमेलहरू देखिँदै गए र सम्बन्धले स्वतः विघटनको बाटो अँगाल्न पुग्यो. मलाई त के लाग्छ भने सुन्दरताप्रतिको हाम्रो दृष्टिकोण नै गलत छ. हामीले जेलाई अन्तिम सत्य हो भनेर बुझिरहेका छौं त्यो आफैमा भ्रमपूर्ण छ. अझ सजिलोसँग भन्नुपर्दा हामीले जेलाई सुन्दर भनिरहेका छौं, वास्तवमा त्यो नै सुन्दर चाहिँ होइन. हामीले अहिले जेलाई राम्री अथवा राम्रो भनिरहेका छौं, जसलाई भनिरहेका छौं अफ्रिकामा गइयो भने त्यो मान्छे राम्रो अथवा राम्री हुँदैन, सुन्दर हुँदैन त्यहाँ. उनीहरूको परिभाषामा राम्री हुनका लागि, सुन्दर हुनका लागि अरू नै कुराहरू चाहिन्छ. त्यसरी पनि रूपको सुन्दरता भन्नु त हाम्रो भ्रम मात्रै त रहेछ नि. हामीले जेलाई सुन्दरता भनिरहेका छौँ, संसारले सबैले त्यसैलाई मात्र सुन्दरता त नभन्दो रहेछ, ठाउँ अनुसार फरक हुँदो रहेछ त्यो त. अनि यो भ्रमलाई नै जानी जानी प्रधानता दिन थालेपछि नतिजा पनि त उस्तै आउने स्वाभाविक नै भयो नि. त्यसैले प्रेममा सुन्दरतालाई कुन स्थान दिने भन्ने बारेमा अब हामी प्रश्न हुनु भने आवश्यक छ. यो अलिक व्यवहारिकताभन्दा फरक पनि भयो होला, तर आवश्यकता चाहिँ यो हो मलाई त्यस्तो लाग्छ है. कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार. प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ? प्रेममा शारीरिक सुन्दरता एकदम महत्वपूर्ण स्थान नै हुन्छ. पहिलो पटक व्यक्तिको आकर्षणले नै प्रेम हुने गर्छ जस्तो लाग्छ मलाई. अब सुरु गर्नुहोस् तपाईँको मुक्त. आँसु झर्ने आँखाहरू सुकाएर बाँचेको छु मैले, आँसु झर्ने आँखाहरू सुकाएर बाँचेको छु, दुःख जति भित्रभित्रै लुकाएर बाँचेको छु मैले. आँसु झर्ने आँखाहरू सुकाएर बाँचेको छु, दुःख जति भित्रभित्रै लुकाएर बाँचेको छु. साँचो बोल्दा शत्रु हाँस्छ, झुठो बोल्न सक्दिनँ म. आँसु झर्ने आँखाहरू सुकाएर बाँचेको छु, दुःख जति भित्रभित्रै लुकाएर बाँचेको छु. साँचो बोल्दा शत्रु हाँस्छ, झुठो बोल्न सक्दिनँ म. त्यसैले ठाडो शिरलाई झुकाएर बाँचेको छु, आँसु झर्ने आँखाहरू सुकाएर बाँचेको छु. आँखाहरू त्यसो गरी सुकाउनु हुँदैन थियो, आँसुहरू त्यसो गरी सुकाउनु हुँदैन थियो, जे थियो पीड़ा भित्रै लुकाउनु हुँदैन थियो. आँसुहरू त्यसै गरी सुकाउनु हुँदैन थियो, जे थियो पीड़ा भित्रै लुकाउनु हुँदैन थियो. यहाँ हार्नेहरू पनि छन् जित्नेहरू भन्दा, यहाँ हार्नेहरू बढी छन् जित्नेहरू भन्दा, ठेस लाग्दैमा तपाईँले शिर झुकाउनु हुँदैन थियो. आँसु आँखाहरू त्यसरी सुकाउनु हुँदैन थियो, पीड़ा ती सबैभित्रभित्र लुकाउनु हुँदैन थियो. नमस्कार, छुटिन्छौँ. नमस्कार. कृष्णजी आउनु भएको थियो, जानु भइसकेको छ. कार्यक्रममा बहके निमन, प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ यो म तपाईँसँग बुझ्न खोजिरहेको छु. 01550982 नम्बर डायल गरेर आउनु होला. म कोही आइरहँदाखेरि एउटा जानकारी हानेर जोड्न चाहे, तपाईँले कार्यक्रममा बहकिनी मन यो कार्यक्रम सकिसकेपछि पनि केही ब्लगहरूमा बेलुकै र केहीमा भोलि तपाईँले सुनेर डाउनलोड गर्न सक्नुहुन्छ. www.mohanbihani.blogspot.com यसै गरी www.chisapaninepal.blogspot.com यसै गरी nischalyub.blog.com यसै गरी butolonline.com यसै गरी hinsijapati.blog.com hariblog.com listenenewspage.blog.com नयाँ रचना @blogspot.com यसैगरी kesarroka.blogspot.com र kiranthakal.blogspot.com बाट पनि तपाईले सुन्दर डाउनलोड गर्न सक्नुहुन्छ। www.facebook.com/bahaginemanko पेजमा हामी लिंक नै राख्ने छौ भोलि, त्यहाँबाट पनि सुन्दर डाउनलोड गर्न सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार दाजु। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? नेपालगञ्जदेखि चन्द्र भट्टकास्त थाहा छ। चन्द्रजी नेपालगञ्जबाट अलि अगाडि हो तपाईँसँग कुरा भएको? एकदमै अलिअलि याद आयो तपाईँको त्यही भएर। अनि चन्द्रजी, प्रेममा शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ? त्यो नभएसम्म त प्रेम नै हुँदैन होइन। जस्तै अब तरकारीमा नुन भएन भने अब तरकारी कस्तो हुन्छ त्यस्तै। भनेपछि के शारीरिक रूपमा सुन्दर नहुनेहरू प्रेम गर्नको लागि योग्य नै हुँदैनन् त उसो भए? त्यस्तो त होइन दाजु, तर आजभोलिको युवा पुस्ता सबैभन्दा सुरुमै सुन्दरता नै हेर्छन्। त्यो अहिलेको ट्रेन्ड चाहिँ त्यो हो है? हजुर हजुर हजुर। अलि अन्तमा छौँ, त्यसैले यो विषयमा धेरै बहस जति गर्न सक्यो त्यति लामो होला। म अलि पछि मेरो मैले भनेको त्यो बहकिने मन नामको पुस्तक प्रकाशन भएपछि जुल्ला जिल्लामा तपाईँ कहाँ त्यो अन्तर्क्रिया गर्न आइपुग्दा यस्तै विषयहरूमा छलफल गरौँ अलि लामै समय लिएर। त्यति बेला चाहिँ अहिले चाहिँ तपाईँको मुक्तक राख्नुहोस्। मायामा हजारौँ कुरा सहन गर्न सक्नुपर्छ, केही कुराहरूलाई वहन गर्न सक्नुपर्छ। मायामा हजारौँ कुरा सहन गर्न सक्नुपर्छ, केही कुराहरूलाई वहन गर्न सक्नुपर्छ। सम्बन्ध प्रगाढ बनाउनु छ भने अरू कुराको अनुगमन गर्न सक्नुपर्छ। सहनु पर्छ र त माया त्यही हो, सहनु पर्छ र त माया त्यही हो, छुटेर जाँदैन छाया त्यही हो। सहनु पर्छ र त माया त्यही हो, छुटेर जाँदैन छाया त्यही हो। कहाँ कहाँ हरायो होला जस्तो पनि लाग्छ, खोजी हेर्नु दायाँ बायाँ त्यही हो। सहनु पर्छ माया त्यही हो। नमस्कार, छुटिन्छ। चन्द्रजी नेपालगञ्जबाट हुनुहुन्थ्यो। अब चाहिँ धेरैजना साथीहरूसँग कुराकानी गर्न भ्याउँदैनौँ आजलाई यतिकै ल। तपाईँ धेरैले फोन डायल गरिरहनु भएको छ, आजलाई विश्राम, आजलाई कार्यक्रमको बिट मार्नुपर्ने चरणमा हामी आइसकेका छौँ र केही भन्न बाँकी छ। तपाईँलाई पत्र पठाउने ठेगाना भन्दैछु म, कार्यक्रम बहकिनी मन, सामुदायिक सूचना नेटवर्क सीआईएन, पोस्ट बक्स नम्बर 19324, काठमाडौँ नेपाल। यो ठेगानामा पत्र पठाउनुहोला। पत्र त्यति प्राप्त भएका छन्, एउटा पत्र भने मसँग छन्। आज मैले अलि धेरै कुराहरू भएकोले लिएर आइनँ, अर्को श्रृङ्खलामा लिएर आउनेछु। तपाईँका पत्रहरू प्राप्त हुँदा निकै खुसी लाग्छन् मलाई र मैले पटक पटक पनि भन्ने गरेको छु, कार्यक्रममा वाचन भइसकेका पत्रहरू फ्याँकिने छैन, ती पत्रहरू स्मृतिमा सजाउने गरी मैले सुरक्षितसँग राख्नेछु। जीवनका अलि बुढ्यौलीका क्षणहरूमा हेर्न सकौं र स्वयं बहकिन सकौं, यो इच्छा। त्यसैले पनि त्यो ठेगानामा पत्र पठाउन सक्नुहुन्छ। www.facebook.com/bahakinemann यो पेज लाइक गरेर पनि यो परिवारमा तपाईँ सहभागी हुन सक्नुहुन्छ। यो पनि तपाईँलाई जानकारी दिएँ मैले। तपाईँ धेरैले साताको मुक्तक सेगमेन्टमा सहभागिता जनाउनुभयो। फेसबुक पेजमा हामीले यो साताको मुक्तकमा सहभागिता जनाउनु होला भन्ने स्ट्याटस राख्छौँ र त्यहाँ कमेन्ट बक्समा तपाईँ धेरैले पठाउनु हुने मध्येबाट मात्र एउटा हामीले वाचन गर्ने गरिरहेका छौँ। आगामी दिनमा त्यसलाई अझ परिष्कृत गरेर अलि धेरै पढ्नुपर्छ कि भन्ने पनि सोच आइरहेको छ, हेरौँ के हुन्छ। साताको मुक्तकमा यो श्रृङ्खलामा पढ्न सफल भएको छ रेडियो सौगात बैतडीका मित्र हुनुहुन्छ दिनेश परियार, उहाँको मुक्तक म अगाडि सार्छु। न हार छ न जित छ, न हार छ न जित छ, नतिजा हेर्दा भयभीत छ। न हार छ न जित छ, नतिजा हेर्दा भयभीत छ। बुझ्ने जति सबै अलमलमा परे, बुझ्ने जति सबै अलमलमा परे। न हार छ न जित छ, नतिजा हेर्दा भयभीत छ। बुझ्ने जति सबै अलमलमा परे, पछि पर्ने दुनियाँ सबै थकित छ। न हार छ न जित छ, नतिजा हेर्दा भयभीत छ। दिनेश परियार रेडियो सौगातका मित्र हुनुहुन्थ्यो बैतडीका, उहाँको यो मुक्तक लिएँ मैले र केही समय बाँकी रहँदा म केही कुरा अगाडि जोड्न चाहे। तपाईँले कार्यक्रम बहकिने मन काठमाडौँमा रेडियो उपत्यका रेडियो अभियानबाट सुनिरहनु भएको छ, यसैगरी रूपन्देहीमा रेडियो जागरण र रेडियो देवदह, कपिल वस्तुमा रेडियो समानता, भोइस एफएम चितवनमा रेडियो अर्पण, रेडियो ध्रुवतारा, रेडियो नारायणी, रेडियो माडी, नवलपरासीमा रेडियो परासी, रेडियो दाउने, रेडियो मध्यबिन्दु, तनहुमा रेडियो देवघाट, मेरो साथी एफएम, दमौली एफएम, सुर्खेतमा जागरण एफएम, रेडियो भैरी, बुलबुले एफएम, रेडियो सुर्खेत, यसैगरी बाँकेमा भेरी एफएम, रेडियो प्रतिबोध र रेडियो कोहलपुर, उदयपुरमा रेडियो त्रियुगा, रेडियो उदयपुर, रेडियो अमूर्त एफएम, यसैगरी दाङमा रेडियो देवखुरी, रेडियो सरयुगंगा, प्रकृति एफएम, रेडियो हाम्रो पहुँच र रेडियो नव नयाँ युग, यसैगरी दैलेखमा रेडियो ध्रुवतारा र रेडियो पञ्चकोशी, सल्यानमा रेडियो कपुरकोट र रेडियो शारदा एफएम, प्युठानमा रेडियो माण्डवी र रेडियो प्युठान, गोर्खामा रेडियो मनकामना, अर्घखाँचीमा रेडियो देउराली, यसै गरी रेडियो अर्घखाँचीमा पनि सुनिरहनु भएको छ। मुस्ताङमा रेडियो मुस्ताङ, रूकुममा सानीभेरी एफएम, बैतडीमा सौगात एफएम र रेडियो सनसेर, जाजरकोटमा रेडियो हाम्रो पाइला, खोटाङमा हलेसी एफएम, डोल्पामा रेडियो डोल्पा, दार्चुलामा नयाँ नेपाल एफएम, ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो, मुगुमा रेडियो मुगु, नुवाकोटमा नुवाकोट एफएम, धादिङमा रेडियो राजमार्ग र रेडियो लोकतन्त्र, मकवानपुरमा रेडियो मकवानपुर, पर्सामा रेडियो नारायणी र रेडियो तराई, रौतहटमा रेडियो नुन्थर र रेडियो गुञ्जन, सर्लाहीमा रेडियो एकता, रामेछापमा हजुरको रेडियो, सङ्खुवासभामा खाँदबारी एफएम, बर्दियामा रेडियो बबई, धरानमा रेडियो गणतन्त्र, रेडियो सिन्धुली सिन्धुलीमा, इलाममा रेडियो नेपालवाणी, पाल्पामा रेडियो रामपुर र कैलालीमा रेडियो टिकापुरबाट तपाईँ कार्यक्रम सुनिरहनु भएको छ। तपाईँ सबै सबैलाई धन्यवाद जसले आज पहिलोचोटि कार्यक्रम सुन्नुभयो, जसले सधैँ सुन्दै आइरहनु भयो, जसले फोन ट्राई गरिरहनु भयो, तपाईँ सबै सबैलाई धन्यवाद। यतिन्जेल मलाई प्रविधिबाट सहयोग गर्ने भोजराज विश्वकर्माप्रति आभार प्रकट गर्न चाहन्छु र आज मलाई निकै खुसी लाग्यो। रुचाल राजन पनि अगाडि रहनु भयो, ईश्वरजी पनि रहनु भयो, केदारजी पनि रहनु भयो, धेरैजनाको अगाडि बसेर मैले आज कार्यक्रम चलाएँ। प्रेममा सुन्दर शारीरिक सुन्दरताले कस्तो अर्थ राख्छ, यो प्रश्नको जवाफ राख्दै महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि ओझेल बढ्छु। मुखमा राम राम भन्नेको बगलीमा छोरी छ, छुरी बोक्नेहरूकै बीचमा पनि त दूरी छ। मुखमा राम राम भन्नेको बगलीमा छोरी छ, छुरी बोक्नेहरूकै बीचमा पनि त दूरी छ। सुन्दरता केही हो तर सबै चाहिँ होइन, सुन्दरता केही हो तर सबै चाहिँ होइन। मुखमा राम राम भन्नेको बगलीमा छुरी छ, छुरी बोक्नेहरूकै बीचमा पनि त दूरी छ। सुन्दरता केही हो तर सबै चाहिँ होइन, यही कुरा त अहिले बुझ्न जरुरी छ। मुखमा राम राम भन्नेको बगलीमा छुरी छ, छुरी बोक्नेहरूकै बीचमा पनि त दूरी छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। तिमी जस्तो छैन कोही, हो तिमी जस्तो छैन कोही, सुन्दरताको धनी तिमी जस्तो छैन कोही, सुन्दरताको धनी सपनी नै तिमी मेरो, तिमी नै विपनी सपनी नै तिमी मेरो, तिमी नै विपनी बरको छायामा म भुल्ले मायालु तिम्रो मायामा, बरको छायामा म भुल्ले मायालु तिम्रो मायामा। लाउनु भन्दा झुठो माया नलाएकै बेसा, टुट्ला मन कहीँ कतै लाग्यो भने ठेसा। लाउनु भन्दा झुठो माया नलाएकै बेसा, टुट्ला मन कहीँ कतै लाग्यो भने ठेसा। नछुड्दो रहेछ लागि प्रेमको मोहनी, नछुड्दो रहेछ लागि प्रेमको मोहनी, सपनी नै तिमी मेरो, तिमी नै विपनी बरको छायामा म भुले मायालु तिम्रो मायामा, बरको छायामा भुले मायालु। ऐना मेरो मुहार हेर्ने तिम्रा दुई आँखा, ऐना मेरो आँखा तिमी नै हौ मेरो गीतको सुमधुर भाका अमर हुन्छ भन्छन् चोखो मायाको कहानी अमर हुन्छ भन्छन् चोखो मायाको कहानी सपनी नै तिमी मेरो तिमी नै बितमी बरको छायामा नभुले मायालु तिम्रो मायामा बरको छायामा नभुले मायालु तिम्रो मायामा तिमी जस्तो छैन कोही सुन्दरताको धनी तिमी जस्तो छैन कोही सुन्दरताको धनी पनि नै तिमी मेरो तिमी नै दिपनी सपनि नै तिमी मेरो तिमी नै दिपनी वर